www.attableeg.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم وعلى آله وأصحابه وأزواجه وأتباعه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأمر أهلك بالصلاة واستبر عليها، لا نسألك رزقا، نحن نرزقك والعاقبة للتقوى. صدق الله. تقدیر والے کتاب جو ہے اس میں اسے متعلق قرار دیا انہوں نے، کئی مرتبہ چاہا بھی کہ سناؤں، یہ آج ذہن میں آیا کہ اصل کتاب ہی سے سناؤں. یہ حضرات بھی نکلے ہیں تو اس کتاب کو میں نے منگوایا ہے، نکالا ہے. بہت ہی اچھے مضامین ہیں. اللہ تعالیٰ ہم سب لوگوں کو ان مضامین کو بھی پیش نظر رکھنے کی توفیق محمد فرمائے. نبی میں اور ملک میں، بادشاہ میں اور نبی میں فرق ہوتا ہے. ہم نے خود حضرت سے سنا ہے یہ. نبی میں اور ملک میں، بادشاہ میں فرق ہوتا ہے. نبی جو کچھ کہتا ہے اپنے کو اس کو عمل کا پابند بناتا ہے، وہ اس کے خلاف نہیں کر سکتا. جو کہتا ہے، جو امر کرتا ہے، خود بھی اپنے کو اس کو پابند رکھتا ہے. خود اللہ تعالیٰ اس کی پابندی کراتے ہیں نبی. اور امیر اور ملک بادشاہ جو کچھ کہتا ہے اپنے متعلق کو سمجھتے ہی نہیں کہ ہم کو بھی عمل کرنا ہے. جیسے آج کل ہو رہا ہے، سب قوانین موجود ہیں لیکن کتنا عمل ہو رہا ہے. لیکن اللہ تعالیٰ نے نبی کو مبعوث کیا، تعلیمات دیا، اس پر عمل کا بھی امر کیا، بلکہ اس کی نگرانی اللہ کرتا ہے کہ نبی کر رہا ہے کہ نہیں. اسی بنا پر حضرت عمر رضی اللہ تعالیٰ کا مقولہ مشہور ہے کہ اپنے لوگوں سے کہا، اگر میں کسی کو اہل سمجھ کر کے کوئی منصب دوں، حضرت عمر رضی اللہ تعالیٰ فرما، اگر کسی کو اہل سمجھ کر کے اس کو منصب دوں، بادشاہ دوں، وزارت دوں، بلکہ اس میں خلافت بھی دوں دیا، تو کیا میں بری ہو گیا؟ حضرت عمر نے پوچھا. اشاعت الاسلام میں لکھا ہمارا بہت عمدہ کتاب، مارا حضور الرحمان عثمانی نے نقل کیا. ہمارے حضرت سناتے تھے، دیہاتوں میں بھی اس کو سناتے تھے. جامع سرکار یہ سناؤ. اگر حضرت عمر فرمایا کہ اگر کسی کو اہل سمجھ کر کے میں کوئی منصب دوں، کیا میں بری ہو گیا؟ صابر کہاں، ہاں بالکل بری ہو گیا. آپ نے اہل سمجھ کے کسی کو خلافت دیا، امارت دیا، بادشاہ دیا، وزارت دیا، کوئی بھی کیا، تو کیا مجھے اہل سمجھ کے کہ جب دے دیا منصب تو بری ہو گیا؟ صابر کا بالکل بری ہو گیا. کیا لائے، جب تک میں یہ دیکھ نہ لوں کہ وہ عمل کرتا ہے اس مطابق نہیں، اس وقت تو بری نہیں ہوگا. خاص میں نے بیان کیا، آپ نے سنا ہوگا. جس ملک میں گیا، ادارے میں گیا، میں نے بیان کیا، آپ بری نہیں. آپ نے کسی کو صدر بنایا، وہ صدارت کے حق ادا کرتا ہی نہیں. جسے خلافت دیا ادا کرتا ہی نہیں. خلافت کے بعد بہت سے لوگ بگڑ بھی جاتے ہیں. شیخ رضی شاہ کو خود میں نے دیکھا، دیکھنا تو یہ بہت سے لوگوں کو خلافت میں نے دیا، وہ بگڑ، اس کے بعد جو کیفیت تھی کم ہو گئی. شیخ رضی شاہ نے اپنے خلفاء کو دیکھا. آج میں دیکھ رہا ہوں. اللہ تعالیٰ ہم سب لوگوں کو راہ راست پر رکھے، دنیاوی حکومت ہو یا دینی ہو، سب پر آدمی رہے گا تب تو کام بڑھے گا. جب وہ خود خلیفہ اس طریقے پر نہیں ہے تو کیا. آپ کو یاد ہوگا، یہ بہت بڑا مجمع تھا، میں نہیں پہنچا تھا، نام ہونا لیجیے گا، میں نہیں پہنچا تھا. تو ایک صاحب کو مولانا تھے موجود، لیکن ان کو نہیں قرار دیا. اب ایک جاہی کا تو کوئی حل ہی نہیں ہے. ایک عام آدمی کھڑا کر دیا ہماری جگہ پر، وہ آرام شراب کیا ہو رہا ہے. تمام علماء کو اختلاف ہو گیا. ہوئے نہیں علماء سب کہیں کہ مولانا کی جگہ پہ کون آدمی کھڑا ہو گیا تھا, نیک آدمی مجھے بھی کرتا تھا, لیکن سب عرصوں کو کل کہہ دیا کہ ہم لوگ قائل ہیں لیکن مسئلہ حاصل نہیں کرتے. اب علماء کا بڑی ہو گئی کہا کہ مولانا کی جگہ پہ کون آدمی آئے گی یہ بیان کرتا ہے. لوگ پھر اس کے بعد آپ کو کھڑا دے سکتے نہیں, پھر بارش چالو ہے لوگوں کو نہیں. اس کے بعد میں پہنچ گیا, پھر مجھے معلوم نہیں تھا, لیکن اس کا ایسا بیان کیا کہ اس کا قرض ہو گیا. میں نے مجھے معلوم نہیں تھا تو میں کہا مولانا نے یہ کہا, اس سے پہلے یہ کہا تھا خلیفہ ہمارا مزاج ہی نہیں جانتے اپنے مشائے کا, تم تبھی جانو گے تبھی تو اس کی ترجمہ نہیں کر سکتے ہو, خلافت سے کیا ہوتا ہے. تو نے دیدی کہے سلیمارا یہ شراتی زبان مرمارا, تم نے سلیمان کو دیکھا ہی نہیں, یہ چیڑیوں کی آواز تم کیا سمجھو, تم کبھی کسی مسجد میں بیٹھے ہی نہیں, پہلے کے پیر بنے بیٹھے ہو. تو سیکھنے کی ضرورت, لکھا شاہ ولی اللہ صاحب نے اس کو دہرن طویلن, یعنی دہر طویل جب رہے گا کسی میں تب وہ ترجمان کر سکتا ہے. دہرن طویلن کا لفظ الخرم جبھی ملے تھے آج, یہ کہ عمارت کا حال بھی دیکھیے, وزارت کا بھی حال دیکھیے, ہم کیسے خلافت کا حال بھی دیکھیے, چھوٹے بچوں کو خلافت کیا جانے. وہ بہرحال نبی کی کیا نگرانی خود اللہ کرتا ہے, نبوت دیتا ہے اور پھر اس کے بعد نگرانی بھی کرتا ہے کر رہا کہ نہیں. چنانچہ یہ آیت میں نے کہا اس میں عظیم بات نہیں ہے, میں لا تمود نہ کہتے ہیں وامر اہل کے مشلات بس طویل علیہ, اپنے اہل کو آپ نماز کا حکم کیجیے, آپ خود بھی پہ ڈٹے رہیے, ہوئے کہ نہیں. نبی تو اللہ آداب نہیں چھوڑتا ہے, اخیر تک اس ترجمانی اخیر تو اس کی نگرانی ترجمانی نگرانی کرتا ہے, نبی کی بھی نگرانی کرتا ہے اللہ. اللہ تعالیٰ کا یہ دین ہے, اللہ تعالیٰ نے ہمارے اور آپ پر نہیں چھوڑا ہے اس کو, اللہ تعالیٰ خود نگراہی دین کا, نبی کو بھی آزاد نہیں چھوڑا کہ جو چاہتا ہے. اتلو ما اوحی الیک من الکتاب, جیسے لوگوں کو حکم ہے کہ تلاوت کرو, نبی کو بھی اس طرح سے حکم ہے اتلو ما اوحی الیک من الکتاب, جو کتاب آپ کو دی گئی ہے اس کی آپ تلاوت کیا کیجیے. دیکھیے تلاوت نبی کو بھی حکم رہا ہے کہ جو آپ پر نازل ہو رہی ہے اس کی تلاوت کیا کیجیے, ہے کہ نہیں. آپ جو چاہیں کریں, اوشی وتو اللہ انجام, آپ نے نابینا کو جھڑک دیا, آپ کو نہیں چاہیے تھا. امیروں کے رعایت میں نابینا کو جھڑکنا نہیں چاہیے تھا, آج نازل ہوگا بس اللہ جا ہوا. کہتے ہیں اگر دوسرے کا کلام ہوتا, کلام الہی نہ ہوتا تو حضور صلی اللہ علیہ وسلم اس کو حذف کر دیتے, کتنی جھٹکی اتنی ڈانٹ پڑی حضور پر, اب صبر اللہ جا ہوا عما عما جلدی کے لال لوں جل سکا اور جل سک پسند بہت بگڑا اما منیش تغنا فان درو تشدا, جو آپ سے مستغنی ہیں اس کے پیچھے پڑے ہوئے ہیں, جو آپ آ رہا ہے اس کو ڈانٹ پھٹکار کر دیں, اس کی وجہ بھی ہو رہا ہے. آپ نبی کو بلا اب اصوت اللہ, ہم آزاد نہیں کرتے. اللہ تعالی ہم سب لوگوں کو طریق پر کام جان رکھے, ان کو اس طریق میں رکھا ہے جو خود ہم کو قرآن حدیث کی ترجمانی کرنی ہے. ہم آزاد نہیں. ایک عرب عالم آیا بہت جامع اسلامیہ کا, سن 78 کی بات ہے, مولانا میں گیا تھا, میں عشاء کی نماز کا پابند ہوں, گھر میں کوئی بات نہیں ہے آگے سے ہوں پابند اس کا بٹ گورنمنٹ. تو سعید نے ہمارے لڑکے نے کہا ابا یہاں آپ کی عشاء کی نماز چھوٹ جائے گی, کیونکہ بہت سویر نماز ہوتی ہے یہاں پری کی, عشاء کو اب تک بیٹھنا بہت مشکل ہوگا. ہمارے لڑکے نے کہا اب چھوٹ جائے گا سر ایسا, میں نے کہا نہیں بیٹا کیا کیا پہلی بار بے آزاد ہوتے ہیں, بیٹھ جاتا تھا عشاء کو ہو جاتا تھا پڑھ لیتا تھا یا چلا جاتا تھا کوبا, ہماری جہاں تھا وہی اپنا آگے بڑھے گا پہلے جاتے تھے کوبا, چلے وہاں عشاء کی نماز پڑھتے چلے جاتے تھے, نہیں چھٹی الحمد للہ. تو عالم جو تقریر کرتا ہے بہت زبردست, جامعہ اسلامیہ کا مدرس عالم تقریر شروع کیا اور بیان کیا سر, کہا اگر میں تم سے کہوں کہ تم لوگ کون ہو تو سب تم کہو گے کہ نحن السعودیون و عربیون, ہم سب سعودی ہیں و عربی. میں کہتا ہوں کہ تم کچھ نہیں ہو, अंतुम इंग्लिशियन व अमरीकियन तुम सब अंग्रेजी हो गए हो या अमरीकी हो गए। और मिसाल में उसने बताया, देखो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर कोई बात खुशी की आती थी, चाहे हजरत उमर जब ईमान लाए क्या हुआ, भूल गए वादी, भूल गई अल्लाह अकबर से, है कि नहीं। हुजूर अब्दुल सल्लल्लाहु अलैहि वसल्लम का तरीका था कि जब कोई खुशी की बात आती थी तो अल्लाह अकबर कहते थे, साहबा भी अल्लाह अकबर कहते थे, और तुम ताली बजाते हो। राजा सऊदी सब अमरीकी अमरीकी। हमारे यहाँ महा शाहरसुल्ला साहब कभी किसी सियासी जन जलसे में शरीक नहीं होते थे। एक बार शरीक हो गए, आजादी यथाई शरीक हो गए, तो खत्म होने के बाद ताली बजी खूब, अपने लोग थे, ताली बजी। मैंने कहा कि ये ताली क्यों बजी, महा शाहरसुल्ला खुद मैंने सुना, कहा ये ताली क्यों बजी। कहा अंग्रेजों के यहाँ है कि जब मजलिस खत्म होती है तो ताली बजाते हैं। कहा ये जलसा काहे के लिए था, कहा अंग्रेजों की मुखालफत में था, कहा अंग्रेजों की मुखालफत में ही था कि ताली उनकी बजाना है उनके तरीके पर। कहा फिर मैं कभी शरीक नहीं हुआ जलसे में, माशाअल्लाह अभी खुद फिर कभी नहीं शरीक हुआ। नाम तो ये है कि अंग्रेजों को निकालने के लिए जलसा कायम हो रहा है, और अमल क्या कर रहे हो अंग्रेजों वाला कि ताली बजा रहे हो, कभी नहीं। कहा पहली मतलब था वो, आखिर कभी मैं शरीक नहीं हुआ माशाअल्लाह। हम लोग मौसा ऐसी तरबियत हुई है तो कुछ थोड़ी बहुत बात तो मालूम ही है, चाहे अमर पूरा न हो जाए अलहमदुल्ला, पूरी तरीक सामने हमारे हो रहा है, क्या हुआ किस दिन क्या हुआ अलहमदुल्ला याद है अल्लाह ताला ठीक है। और हमको इजाजत भी यही कह के दिया हजरत ने कि हमारे तरीक को तुम समझ जाओ, इस वजह से याद देता हूँ ये कार्रवाई। अल्लाह का शुक्र है तरीक को समझ ना तो है, दुआ भी अमल भी होता रहे तो नबी सल्लल्लाहु अलैहि वसल्लम हिदायत होती थी। नबी को कभी अल्लाह ने माफ नहीं किया कि जो कोई चाहे कहे, करते ही नहीं जरा भी कभी आबस वो अल्लाह भी बिल्कुल खुली है, खुली हुई बात है कि जरा सा हुजूर सल्लल्लाहु अलैहि वसल्लम से चूक भी नहीं कर सकता मैं, अब क्या कहूँ कहने में नबी के बारे में नहीं कुछ कर सकता। बड़ा जो है वाक्य सब जानते हैं, अल्लाह और ये रख करो फतन फौकू दिखरा अम्मा मरीज अम्मा मरीज तक ना, बाप अपने लड़के से नहीं कर सकता जल्दी इस तरीके से, इस जमाने में पहले नहीं इस जमाने में कर नहीं सकता। अम्मा मरीज तक ना माँ अलग अल्लाह का अम्मा मन जा कि यशा वो यशा जो आ रहा है दौड़ा हुआ आपसे डरता हुआ उससे आप रुक गए ची बजबी हो रहे हैं, ये कह सकता नबी है, नबी भी आजाद नहीं है। अल्लाह ताला की तालीमात से नबी भी आजाद नहीं है, और मशायख वगैरह को पूछता है जब नबी आजाद नहीं तो कोई शेख आजाद हो सकता है मदर। अल्लाह ताला फरमाया बुला तब मुझे कहते हैं वामुर अहले बिशलात वस्तबी अलैह, अपने घर वालों को नमाज का हुक्म दीजिए। बात ये नहीं कि हुक्म लेकर रह जाइए, यहाँ घंटी लगी हुई है देखिए ऊपर नीचे लिखा हुआ है, कहता नहीं मैं कहा जरूर तो घंटी बजा दिया था ऊपर बैठे देखा घंटी बजा दी और लिखा ऊपर नीचे गड़बड़ी न होने पर जरूर बजाता हूँ मैं, है कि नहीं भाई है। मैंने कहा अब वो नमाज पढ़ते हैं अल्हम्दुलिल्लाह, अब जमात में नहीं आते नहीं है कोई बात, लेकिन मैं अपना काम करता हूँ इस पर इसी बाबत करता हूँ। अब इसी आवाज ऊपर जाएगी नहीं नीचे घड़ी है, इतनी तेज घड़ी है कि कितने थोड़ी बेहोशी है तब भी होश में आ जाएंगे। अब खुद भी कायम रह, ये नहीं अदा कर मुनाजा देखिए अल्लाह ताला वामुर अहले का, अल्लाह ने कहा अपने अपने अहल को नमाज का हुक्म कीजिए। वस्तबिर वस्बिर खबर नहीं है, जाती अल्फाज है वस्तबिर अलैह, और इसका आप खुद भी डटे रहिए कायम रखिए कोई उसमें कमी न कीजिए। ये नहीं कि अब नबी हो गए तो नमाज। हजरत सैयद अब्दुल कादिर जिलानी ने कहा हजरत बहुत से लोग इस जमाने में ऐसे हुए हैं जो कहते हैं कि हम लोग पहुंच चुके हैं इस बिना पर हमको नमाज रोजे की जरूरत नहीं। कहा बेशक पहुंच चुके हैं लेकिन जानने में पहुंच चुके हैं, पहुंचे हैं, वासिल हो गए, लेकिन वासिल अल्लाह के नहीं जानने में हुआ। ये हमारे मशायख का मामूल एक कहा हमको तो ऐसा मखलूक होता है ऐसा, अगर उम्र नूह हमको मिल जाए तो हम एक छोटा सा वजीफा भी छोड़ेंगे नहीं, जारी रखेंगे। अल्लाह के लिए वजीफा था तो कौन है जो कहे कि ये माफ हो गया तुमसे, बस सभी वाले हमारे मशायख ने भी नमाज नहीं छोड़ा है, रोजा नहीं छोड़ा है, जिक्र नहीं छोड़ा है। हम कहते हैं रोजा भी इमाम मोहम्मद अहमद साहब को हम लोग बहुत कहते थे रखते थे, कहते थे कि देखो मैं इतना कमजोर हूँ लेकिन माँ अब रहा सब आपने तो इन्हें कहा कि ये कमजोर हूँ, कहते हैं रोजा न रखो, खुद हम रोजा न रोजा रखते थे। 90 साल हमारी उम्र के अब हम ही हैं उनकी उम्र की, है 90 साल करीब। अब देखिए क्या करता हूँ मैं, अल्लाह माफ अल्लाह रोजा रखते थे उम्र में। ये हजरात वो हैं तो कोई चीज छोड़ते नहीं थे। जोहर बाद शेखुल हिंद रहमतुल्लाह का तर्जमा लेके बैठते थे, हम लोग भी जाते थे शेखुल हिंद का तर्जमा, कहते मौलान जी चाहता कि इसका मैं दर्श लू, ये दर्श मामू मद अहमद साहब इसको मैं जाता हूँ इसको दर्श। ये हजरात एक वजीफा भी छोड़ते थे। आज ये कई जमात ऐसी भी है अब भी है कि समझती है कि हमको नमाज पढ़ने की जरूरत नहीं, बहुत से गलत है अभी, बस तभी लगे अल्लाह ताला फरमाने वामुर आने की सजा, बस तभी लगे उस पर डटे रहिए। लाभ अलोक रिश्ता हम आपसे रिश्त तलब नहीं करते, हम आपसे अमल तलब करते हैं, अमल कीजिए जो हमने दिया है आप उस पर खुद कार बने रहिए। ला नस अलोक रिश्ता हम आपसे रिश्त तलब नहीं करते, नोकर हम आपको रिस्क देते हैं, हम आपको रिस्क देते हैं, जिसका जिम्मेदारी ऐसी ही है कई साहब है नकल है। जिस चीज का अल्लाह ने जिम्मा लिया उसके हम पीछे पड़े हैं, जिस चीज को हमारे जिम्मे किया उसको छोड़े हुए हैं। ये अमल हमसे मुताबिक अल्लाह का है कि अमल करो अमल को छोड़ दें, जिसको कह रहा है हमारे जिम्मे उसके पीछे पड़े हुए हैं वो तुमका जुमला है। देखिएगा जिस चीज का अल्लाह ने वादा किया हम रिस्क तुमको दे उसके तो पीछे पड़े हूँ, और अल्लाह ने कहा कि अमल करो तो उस अमल को छोड़े हुए समझिए बहुत ला न सालो कर इसका नर रोको कर हम आपको रिस्क देंगे। पर आकबत भी तक आकबत तो क्या है, परहेजगार लोग कहते हैं अब तुमको अंजाम भला है परहेजगारी है, परहेजगारी अख्तियार करोगे इसका अंजाम अच्छा ही होगा। क्या आपको कहते हैं उसकी शहजादे وامر اهلك بالصلاه مفتي صاحب کہہ رہے ہیں وامر اهلك بالصلاه واستبی رہے ہیں یعنی آپ اپنے اہل کو بھی نماز کا حکم دیجیے اور خود بھی اس پر جمے رہیے۔ دیکھیے یہی میں خاص طور بیان کر رہا ہوں، اس لیے عمل نہیں ہے بلکہ خود عملی اعتبار سے آپ کو تاننے کے لیے، یہ نہیں کہ اب میں برا ہو گیا یہ وہ ہو گیا ہے مجھے معقول ہے، یہ نہیں مطلب ہے، لیکن یہ کہ جہاں تک ہو سکے جس عمر میں بھی ہو آدمی کو اپنے اعمال کا پابند ہی رہنا چاہیے، معمولات کا پابند ہی رہنا چاہیے۔ ایک پتھر تھا موسیٰ علیہ السلام، اب جو روایت ہے مسلم میں تو آئیے، موسیٰ علیہ السلام جا رہے تھے اللہ تعالیٰ کہہ رہے ہیں پہاڑیوں پر، بارہ مسلم میں ملے ایک پتھر رو رہا تھا، موسیٰ علیہ السلام پوچھا بھائی کیوں رو رہے ہیں، کہاں معلوم ہوا کہ جہنم میں آدمی رہیں گے یا پتھر رہیں گے، تو میں رو رہا ہوں کہ جہنم میں جاؤں گا جلوں گا، تو آپ اللہ کے کلیم ہیں اب جا رہے ہیں میری سپاہی کریے گا مجھ کو جہنم میں نہ بھیجیے، اللہ تعالیٰ مجھ کو جہنم کے آگ سے بچائے۔ پتھر نے کہا گئے سب بات ہوئی، اللہ نے فرمایا کسی نے کچھ آپ سے کچھ کہا بھی ہے، کہا ہاں ایک پتھر نے یہ کہا ہے، کہا اس کو خبر دے دیے کہ جہنم سے اس کو بچا لیا ہے، آگ میں وہ پتھر نہیں ڈالا جائے گا، آئے خوشخبری کرا دیا اس کو، وہ خوش ہو گیا۔ پھر دوسری بات جب جانے لگے مسئلے میں ہے مانا ایک بات مسئلے جانے لگے دیکھا پھر رو رہا ہے، موسیٰ علیہ السلام نے کہا بھائی تم کو تو جہنم سے نجات مل گئی, اب تو تم رو رہے ہو. کہا بابا جس رونے سے جہنم سے نجات مل گئی اسی کو میں چھوڑوں. رونے ہی سے جہنم سے ملا اسی کو چھوڑوں. یہ ہے معرفت. وہ پتھر گزرا نکلا نہیں ہم اس جو یہ بیٹھے ہیں بددین لوگ کہتے ہیں ہم کو نماز روزے کی ضرورت نہیں ہے. کہا جس رونے سے حضرت سیدنا عبد القادر جیلانی بھی تسبیح پڑھ رہے تھے مسائل کر یا جیسا جو ہے اس کسی کے ان میں سے کوئی نہیں. کہا حضرت آپ تو واصل ہو گئے تب بھی آپ تسبیح پڑھ رہے ہیں. کہا اسی سے تو واصل ہوا اسی کو چھوڑ لوں. راجا حضرت ہماری تسبیح لیے رکھتے تھے ماشاء اللہ سے اور کچھ نہیں جیب میں تسبیح رکھتی تھی. تسبیح مذکر تو ہے ہی ہمارا یہ ہمارے بزرگوں کی کیا ہے سیرت ہے. اللہ کے سامنے عاجزی, اللہ کے سامنے اپنی کمزوری کمتری کو پیش کرنا یہ بندے کی صفت ہے. غنا یہ اللہ کی صفت ہے. ہم غنی انتم الفقراء تم سب فقیر ہو محتاج ہو ہم غنی ہم کو تمہاری ضرورت نہیں. اللہ الصمد وہ ایک ہے وہ تمام موصف بے نیاز ہے اسی کی صفت ہے. ایک ہے سمد لم یلی اسی کو محتاج ہو بارہ فرما رہے ہیں اور خود بھی اس پر جمے رہیے. یہ بظاہر حکم الگ الگ ہیں. ایک اہل و عیال کو نماز کی تاکید اور دوسرے خود اس کی پابندی. بچوں کو اپنے نماز کا امر کیجیے اور خود بھی اس کے پابند رہیے خود اس کی پابندی. لیکن غور کیا جائے تو خود اپنی نماز کی پوری پابندی کے لیے بھی ضروری ہے کہ آپ کا ماحول آپ کے اہل و عیال اور متعلقین نماز کے پابند وستمیر علیہ پہلے لڑکوں کو عامر اہل کا وسط بھی رہ تبھی ہوگا جبکہ اہل عیال پابند ہوں گے. ایک مزاج بنے گا. سفر میں ہم لوگ جاتے ہیں اب جو نمازی آدمی رہا کبھی نماز پڑھی چھوٹ نہیں سکتی چیتنی اور جو خود نماز نہیں پڑھتا وہ کیا جگائے گا. زبر سفر کر لیتے ہیں. اللہ تعالیٰ ہم سب لوگوں کو رفیق نیک سفر میں بھی بہت اس کا فرق پڑتا ہے. نماز یہ بھی نہیں چھوٹتی آدمی کی جب نمازی ہوتا ہے. اب وضو کرنا ہے ہم نہیں کر سکتے اب دو سال بکار مرا ہم وضو کرا لیتے ہیں بس تیار ہوتا کہ نہیں دن رات بھی ہوتا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو کہتے ہیں نماز کہتے ہیں بہت عمدہ بات لکھا ہے انہوں نے بھی لکھا ہے. میں نے کہا اصل کتاب ہی دیکھنا چاہیے وہ تو ہے ہی ہے بات آدمی کی وہ کوئی بات نہیں لیکن میں نے کہا اصل کتاب بھی جائے جائے تو چھوٹی کتاب میں سب نہیں ہوگا زندگی میں نماز کیونکہ ماحول اس کے خلاف ہوا تو طبعی طور پر انسان خود بھی کوتاہی کا شکار ہو جاتا ہے. کیونکہ ماحول اس کے خلاف ہو تو طبعی طور پر انسان خود بھی کوتاہی کا شکار ہو جاتا ہے. لفظ اہل میں بیوی اولاد متخلقین سب داخل ہیں. اہل کا معمول اہل کا بسرات اہل میں بیوی بھی اولاد بھی متخلقین بھی سب داخل جن سے انسان کا ماحول اور معاشرہ بنتا ہے جن سے انسان کا ماحول اور معاشرہ بنتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم پر جب یہ آیت نازل ہوئی تو آپ روزانہ صبح کی نماز کے بعد حضرت علی و فاطمہ کے مکان پر جا کر آواز دیتے الصلاۃ الصلاۃ اٹھ جاؤ بیٹی کو نماز. یہ اب سب چیز چھوٹے اس میں قرطبی نے نقل کیا اس کو صبح کے نماز کے بعد حضرت علی اور فاطمہ کے مکان پہ جا کر آواز دیتے الصلاۃ الصلاۃ. یہ ہے دین جو کہا گیا اس پر عمل. آج کیا ہے وہی میں فرق یہی بیان کر رہا ہوں کہ آج یہ کہ جو قوانین بنے ہوئے ہیں فلاں فلاں فلاں کے نام ہم لوگ نہیں لیتے اس کے خلاف ہو رہا کہ نہیں زبردستی اس کو توڑا جا رہا ہے. ان قوانین کو جو خود بنائے ہوئے ہیں اس کو توڑ رہا ہی نہیں زبردستی توڑ رہے ہیں. زبردستی اس پر عمل کرانا چاہیے نہیں کہ زبردستی خود اس کو توڑنا ہے ان قوانین کو چاہے اس میں امریکہ ہو چاہے یہ ملک ہو یہ سب ہے قوانین پر عمل کیا ہے. جو کہتے ہیں کون ہے امریکی ہم امریکی کیا ہے میں کہہ رہا مطلب امریکی جو کہہ رہے ہیں میں گمراہ ہوں میں کہہ دیتا जो कहें हम लोग अमरीकी मिजाज के, अमरीकी गुमराह मिजाज के आदमी, मुलहिद डहरिया अमरीकी फख्र है इनको अमरीकी होने का। क्या है दे दिया अपने सदारत दिया सब खवानी के दे दिया जुड़ा रहा है अल्लाह तआला फरमाते हैं ये है नबी ये इसका किसका तरीका है ये मलिक का नहीं है ये नबी का तरीका पाबंद जो माहौल उसके खिलाफ हो ये जरूरी है कि आपका माहौल आपके अहल वयाल और मुतालिकी नमाज के पाबंद हो क्योंकि तो माहौल उसके खिलाफ हुआ तो तबई तौर पर इंसान खुद भी कोताही का शिकार हो जाएगा। लफ्ज अहल में बीवी और औलाद और मुतालिकी सभी दाखिल है जिससे इंसान का माहौल और मुआशरा बनता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर जब की आय नाजिल हुई तो आप रोजा देखे अमल का अमल रोजाना सुबह की नमाज के बाद हजरत अली और फातिमा के मकाम पर जाकर आवाज देते अस्सलात अस्सलात। हजरत उरवा इब्न ज़ुबैर जब कभी उमरा और सलातीन की दौलत और हस्मत पर उनकी नजर पड़ती हजरत उरवा इब्न ज़ुबैर जब कभी उमरा और सलातीन की दौलत और हस्मत पर उनकी नजर पड़ती फौरन अपने घर में लौट जाती और घर वालों को नमाज के लिए दावत देते ये नहीं कि इस देखने के बाद अच्छी तबीयत पर कोई असर हो जाए कि बहुत बड़ी चीज है इज्जत वाली कोई चीज नहीं नमाज से बढ़ के ये दौलत रही है। अभी ये रवाज उसमें थोड़ी उर्वा इब्न ज़ुबैर जब कभी उमरा अमीर और बादशाहों की दौलत और हकमत को उनकी नजर पड़ती तो फौरन अपने घर में लौट कर जाते और घर वालों को नमाज के लिए दावत देते। कहीं ये नहीं है कि दौलत की तरफ बढ़ो हासिल करो ये कहीं लग नहीं नमाज के लिए दावत देती और ये आयत पढ़कर सुनाते थे। हजरत फारूक आजम जब रात को तहज्जुद के लिए बेदार होते तो अपने घर वालों को भी बेदार कर देते थे और यही आयत पढ़कर सुनाते थे। अल्लाह ने कहा अपने नबी को ये कहा ये हमारे खुलफा थे। हजरत उमर इब्न अब्दुल अजीज का क्या पूछना कैसे ये हजरात थे अबू बकर सिद्दीक क्या थे रोते थे तनहाई में रोते थे जबान पकड़ के रोते थे काश कि मैं पत्ता होता किसी का कि खा लिया था ऊंट खा लेता अब मेरी तरह निकल जाता काश कि मेरी माँ मुकुल जने न होती है कि नहीं काश कि मेरी माँ मुकुल जने न होती। यह है तरी हमारा नेस्टी का तरी ये तकबुर का तरीक नहीं कुछ किया नहीं और दावा इतना ये है यानी हम तुमसे ये मुतालबा नहीं करते कि तुम अपना अपने अहल अयाल का रिज़्क अपने जोर इल्म और अमल से पैदा करो बल्कि ये मामला हमने अपने ज़िम्मे रखा देंगे रोजी तुमको हमारे ऊपर भरोसा करो छोड़ो नहीं भरोसा करो यही काल भी तुम आसमान को छोड़ दो बल्कि ये मामला हमने अपने ज़िम्मे रखा है क्योंकि रिज़्क की तहसील दरअसल इंसान के बस में है ही नहीं वो ज्यादा से ज्यादा यही तो कर सकता है कि जमीन को नरम काबिले काश बना ले यही कर सकता है जमीन को काबिले काश बना ले और कुछ दाने उसमें डाल दे मगर दाना के अंदर से दरख्त का निकलना और पैदा करना इसमें तो कोई दखल नहीं। दाना तो डाल दिया तुमने नीचे इसी जमीन के नीचे डाल दिया अब उस दाने का अफवाह बाहर निकालना किसका काम है अल्लाह का काम ऊपर तो बच्चे मनो उसके ऊपर जमीन पड़ी हुई है कौन निकालता है उस दाने का बाकी सोचिए बाद में पत्थर रहते हैं ऊपर रहते हैं लेकिन निकल ही आता है उसमें उसका कोई दखल नहीं होता वो बड़ा रास हर ताला का फेल है। दरख्त निकल आने के बाद भी इंसान का सारा अमल उसकी हिफाजत करना दरख्त निकल आने के बाद भी इंसान का सारा अमल उसकी हिफाजत करना और फल फूल कुदरत ने उसके अंदर पैदा फरमाए पाए उसे फायदा उठाना है बस सब अल्लाह करता है फायदा जो शख्स अल्लाह ताला की इबादत में मशगूल हो जाए अल्लाह ताला ये बारे मेहनत भी उसके लिए आसान और हल्का फरमा देते हैं। तिर्मिज़ी में यानी हज़रत दवाई के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला फरमाता है ऐ इब्ने आदम तू मेरी इबादत के लिए अपने को फारिग कर ले तो मैं तेरे सीने को गना और इस्तग़फ़ार से भर लूंगा। और तेरी मोहताजी को दूर कर दूंगा। अगर तूने ऐसा न किया तो तेरा सीना फिक्र और शर से भर दूंगा और मोहताजी दूर न करूंगा। यानी जितना मार्ग बढ़ता जाएगा फिर भी उतनी बढ़ती चली जाएगी, इसलिए हमेशा मोहताज ही रहोगे। हजरत अब्दुल्लाह ने महसूस फरमाते हैं, मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते हुए सुना है, जो शख्स अपने सारे फिक्रों को एक फिक्र आखिरत की फिक्र बना दे तो अल्लाह ताला उसके दुनिया के फिक्रों की खुद कफारत कर लेता है, और जिनकी फिक्र दुनिया के मुख्तलिफ कामों में लगे रहे तो अल्लाह ताला को कोई परवाह नहीं, वो उन फिक्रों के किस जंगल में हलाक हो जाए। महाराज ये क्या होगी बात है, अल्लाह ताला हम सब लोगों को इन आयतों पर भी ईमान और अमल की तौफीक बनाए। पहले तो ईमान है सभी का, हम सब मुकल्लफ है, हर हर आयत के जब नबी मुकल्लफ है तो उम्मती को क्या है, उम्मती तो मोहताज है ही है, मोहताज सब है अल्लाह ताला का। ये अल्लाह हम सुभान अल्लाह भी नहीं कर सकते जब तक कि आपकी तौफीक न शामिल हो। इसी आप हैसरा जब कहा जाता है तो बंदा क्या है, ला हौल वला कुव्वत इल्ला बिल्लाह, या अल्लाह हम मस्जिद नहीं आ सकते मगर आपके हौल और कुव्वत ही से हम मस्जिद पहुंच सकते हैं। इसमें भी तवक्कुल, ये नहीं कि हम दौड़े हुए चले जाएंगे, नहीं नहीं, ये दौड़ने की तौफीक अल्लाह ही देता है। बहुत से लोग दौड़ सकते हैं, कोई दौड़ते हैं, बहुत से लोग दौड़ के जाते हैं, बहुत से लोग वही खड़े रहते हैं, वो नहीं जाते पड़िए। अल्लाह ताला हम सब लोगों को इन आयात पर अमल करने और उसके मुताबिक जिंदगी गुजारने की तो हमारे आज आयाल को सारी उम्मत को इस तरीक पर लाए। अल्लाह आप सबको मुतमिन फरमा दे तमाम आफात से और बलियात से हाजिर फरमाए। अल्लाह के अख्तियार में सब कुछ है, बीमारियां हैं, परेशानियां हैं, उसका हल सिवाय अल्लाह के कोई नहीं, वही हल निकाल सकता है। लेकिन कितनी दवाएं हैं, कितनी क्या हो रहा है, मगर अल्लाह ताला की तरफ तो दुआ तो होनी चाहिए। सब तदबीर सब इख्तियार करो, हुकूमत की भी पाबंदी जितनी है सब इख्तियार करो, मगर भरोसा अल्लाह पर रखो कि अल्लाह ही हिफाजत करेगा, कोई दूसरा हमारी हिफाजत नहीं कर सकता, न हमारी न हमारे दीन की न हमारे। अल्लाह ताला हम सब कुछ की तौफीक दे। तो आखिर दावाना है अल्हम्दुलिल्लाह रब्बिल आलमीन, اللهم صل على سيدنا النبي وعلى آله وأصحابه أجمعين، اللهم صل على سيدنا النبي وعلى آله وأصحابه، اللهم صل على سيدنا النبي وعلى آله وأصحابه، يا الله من فضلك وكرم سے تمام تعلیمات نبویہ پر قرآنیہ پر ہم کو عمل کی توفیق فرما، اس کے فیض و برکات سے دنیا میں بھی آخرت میں بھی فیض عطا فرما، یا اللہ ہر قسم کی خیر و بھلائی عطا فرما، تمام قیدوں سے فتنوں سے ہم سب کی حفاظت فرما، ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین، آمین۔